in आज अक्टूबर सन 2010 की 24 तारीख और इतवार का दिन है। 10 से पुराने क़ीम का आगाज सूरा अल कलम की आयत नंबर 15 से 14 से होगा। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان كان ذا مال وبنين اذا تتلى عليه آياتنا قال اساطير الاولين سنسمه على الخرطوم۔ یہ آیت سابقہ آیات سے متعلق ہے، میں ان کی طرف آپ کی توجہ دلاتا ہوں۔ فلا تطع تطع المکذبین، وہ لوگ جو اسلامی نظام کو کامیاب نہیں ہونے دیتے، اللہ کے پیغام کو جھٹلاتے ہیں، ان کے پیچھے نہ چلا جائے، ان کی اطاعت نہ کی جائے، ان کی تو یہ خواہش ہے، اس سٹیج پر آ گئے ہیں کہ یہ انقلاب آتا ہوا نظر آ رہا ہے تو وہ مداہنت پر اتر آئے ہیں، کمپرومائز چاہتے ہیں، کچھ آپ سے نرمی چاہتے ہیں، اپنے وہ جو اسٹینڈ ہے اس سے بھی کچھ وہ ہلنا چاہتے ہیں۔ دیکھنا، اس بات کو مد نظر رکھنا کہ حق اگر اپنے مقام سے ہلکا ہو کے نیچے آتے ہو، حق نہیں رہتا، باطل ہو جاتا، اور باطل تو کوئی بھی پوزیشن چھوڑ کر وہ بالآخر باطل ہی رہتا۔ اس لیے تم اپنی روش کو، وہی کے احکام کو کبھی نہ چھوڑ۔ تو باقی رہ گئے یہ لوگ جو آپ کے ساتھ مداہنت چاہتے ہیں، کمپرومائز چاہتے ہیں، آپ کے ساتھ مل کے ملنا چاہتے ہیں، اپنے مفادات کا تحفظ چاہتے ہیں، تو ان کا کیریکٹر ہم آپ کو بتاتے ہیں۔ کس لیے بتاتے ہیں؟ کہ کسی صاحب کا آیات میں بتایا گیا ہے کہ تلوار یا قلم جس شخص کے ہاتھ میں ہو، تلوار اور قلم معنی نہیں رکھتی، وہ شخص معنی رکھتا ہے جس کے ہاتھ میں ہو۔ تلوار اگر ظالم کے ہاتھ میں ہو تو وہ ظلم کرے گا، جابر کے ہاتھ میں ہو تو وہ جبر کرے گا، دوسروں کو اپنی مرضی کے تابع چلائے گا، اور اگر کسی مومن کے ہاتھ میں ہوگا، وہی الہی کے تابع ہوگا، تو سارے لوگوں کو اللہ کی وحی کے مطابق امن دے گا، اور اگر کسی گسیارے کے ہاتھ میں تلوار ہوگی تو وہ گھاس کاٹنے کے کام آئے گی۔ اس لیے فرق تلوار کا نہیں، اس ہاتھ کا ہے جس میں وہ ہوتی ہے۔ اسی طرح سے سطور کے اندر لانے کے لیے قلم استعارہ ہے علم کا، علم اور لکھائی یہ اپنی طرف سے کوئی اہمیت نہیں رکھتی، سوال یہ ہے کہ یہ قلم کس کے ہاتھ میں ہے؟ کیا وہ پورنوگرافی کرتا ہے؟ کیا وہ لوگوں کو گمراہ کرنے کے لیے چیزیں لکھتا ہے؟ کیا وہ یلو جرنلزم کی بات کر رہا ہے، لوگوں کو باتیں کر کے دھمکا کے ان سے مفادات حاصل کر رہا ہے، یا نیک پاک سیرت انسان ہے اور اللہ کے پیغام کو عام کرنے کے لیے، لوگوں کی اصلاح کے لیے اس قلم کو استعمال کرتا ہے؟ قلم تو وہی ہے، علم وہی ہے، لیکن جس کے ہاتھ میں قلم ہے اس کا فرق ہے۔ اس لیے بتایا کہ آپ دونوں چیزیں لے کر اٹھے ہیں، تلوار بھی آپ کے ہاتھ میں ہے اور قلم بھی آپ کے ہاتھ میں ہے، علم اور قوت نافذہ دونوں آپ لے کر بڑھ رہے ہیں، اس لیے یہ دونوں محفوظ ہیں کہ انک لعلی خلق عظیم، کہ آپ بن اخلاق کے انتہائی اعلیٰ مقام پر ہیں۔ اس لیے آپ کے ہاتھ سے نہ تلوار غلط استعمال ہو سکتی ہے، نہ ہی علم جسے لکھا لکھایا پڑھا پڑھایا جاتا ہے۔ ایک طرف یہ کردار ہے، کہا کہ دوسری طرف کے کردار ہم آپ کو نمایاں واضح کر کے بتاتے ہیں کہ وہ لوگ کس طرح سے چھپے ہوئے ہوں گے، اپنے آپ کو کس طرح سے لوگوں کی رہنمائی کے لیے پیش کرتے ہوں گے، کردار کیا ہوگا۔ یہ وہ کردار ہیں جن کا تعارف پچھلے درس میں میں نے کیا تھا، وہ حلاف ہوتا ہے، بہت سارے معاہدات کر کے لوگوں کو مجبور کر کے رکھتا ہے، اور معاہدات میں جب تک اس کا مفاد ہوتا ہے معاہدہ قائم رہتا ہے، اور کمزور اس میں پھنس جاتا ہے، اور جب اس کی ضرورت ہوتی ہے تو وہ اس کو توڑ کے تو نکل جاتا ہے۔ یہ سارے یعنی مکڑی کے جالے کسی معاہدات کی اہمیت ہوتی ہے۔ ताकतवर उसको तोड़ जाता है और गरीब जो कमज़ोर होता है उसमें फंस के अपनी जान देता है। इसलिए कहा कि जो बहुत ज़्यादा हंदाफ हो, हल्फ कस्में उठाता फिरता हो कि मैं इस पर गवाह करता हूँ, उसको गवाह करता हूँ, उसकी बात नहीं माननी। महीन आला मुकामात के लिए, आला मकासद के लिए माहदे बड़े दुरुस्त होते हैं, लेकिन अगर जो मकासद हों वो कमज़ोर तर हों, घटिया हों, जलील रजील हों, तो फिर उन माहदात में नहीं आना चाहिए। हम माजुल मशा, ये हम माज, मैंने कहा था ना कि कचोके देते हैं लोगों को। आदमी ठीक नॉर्मल चल रहा है, उसको थोड़ा सा उंगली करना, बड़ी से एजिटेट होकर आपको कुछ कहेगा, तो ये काम करते हैं। फिर लोगों के दरमियान इख्तलाफ डालने के लिए बड़ी चलत दिखाते हैं, कभी इस जगह, कभी उस जगह, कभी इस मुल्क के सरबरा के साथ, कभी उस मुल्क के सरबरा के साथ। ये नमीम चुगली दो बंदों के दरमियान, मैंने कहा था ना कि चुगली गीबत जिसे कहा जाता है, वो सच्ची बात होती है। सच्ची बात को दूसरे के साथ जाकर बयान करना वो इख्तलाफ पैदा करने के लिए होता है। अगर वो बात झूठी हो तो उसे बहतान कहते हैं, इल्ज़ाम कहते हैं। बात सच्ची हो, गीबत भी हो, गीबत क्या है, सच्ची बात जिस शख्स के मुतल्लिक है उसके सामने करने की बजाय उसके पुश्ती से की जाए। तो मन्नाइल खैर, जितने भी खैर के मुकामात हैं, माल के तकसीम के हैं, लोगों को अता के हैं, उसको वो रोकता है। मोतदिन हद से गुजर जाता है असीम, जहाँ अवामी मफाद का की बात होती है वहाँ उसको रोकने के लिए खड़ा हो जाता है, और जहाँ पैसे खर्चने की बात आती है सबसे पीछे चला जाता है। उतुल्लिन बाद ज़ालिक ज़नीम, इसकी वजाहत पहले हो चुकी है कि बदखू है, पेटू है, हर चीज़ अपनी तरफ से लेता है। उतुल ज़नीम, मैंने ज़नीम की वजाहत वो की है जो आम तौर पर लोगों ने नहीं की, मैं दोहरा देता हूँ, आपके काम क्या है, काम आएगी कि इब्तदाई ज़िंदगी ख़ानदान से शुरू हुई थी। ख़ानदान बड़ा हुआ तो कबीला कहलाया। कबीले या किसी मुआशरे के बंधन में उस मुआशरे की कुछ अकदार होती है जो उस मुआशरे का बंदा होता है, वो उन अकदार की पाबंदी करता है, चाहे वो चोर हो, चाहे वो साध हो, चाहे वो जमींदार हो, चाहे वो सादात हो, चाहे राजपूत हो, अपनी अपनी फैमिली की अपनी इकदार होती है। वो जो इकदार अकदार उसकी होती हैं, कदर की जमा अकदार, तो वो बिलअमूम उस ग्रोह के लोग, उस कबीले के लोग उन अकदार की पासदारी करते हैं। मसलन अरबों के यहाँ रिवाज था कि मेहमान आ जाए, कोई भी आ जाए, तो मेहमानदारी करते थे, और अगर कोई शख्स किसी कबीले में ना हो, कबीले के साथ रह रहा हो लेकिन कबीले का ना हो, ना वो ट्रेनिंग हासिल कर सका, ना ही उन अकदार का पाबंद, तो इस लिहाज से उसका कोई कैरेक्टर नहीं होता। जन्म उस फालतू टुकड़े को कहते हैं जो बकरियों के कानों के साथ या इंसानों के मुंह पर भी कहीं कहीं होता है, पंजाबी में उसे लूल कहते हैं। लूल बॉडी का पार्ट नहीं होता, उसके साथ लगा हुआ, यानी किसी मुआशरे में ऐसा आदमी जो उस मुआशरे के इकदार की पाबंदी भी नहीं करता, तो जब वो जिसके ग्रुप के साथ वो शामिल होता है उसकी पाबंदी भी नहीं करता, तो आपके अहकामात की कैसे पाबंदी करेगा, अल्लाह के अहकाम के तरफ कैसे आएगा। वो तो अपनी कायमशुदा अकदार की पाबंदी भी नहीं करता। यही वो एक बात मैंने वजाहत की थी कि कुरान करीम ने इन अकदार की बात की है, वो गलत नहीं। कंटिन्यूटी ऑफ द सोसाइटी, मुआशरे के तसलसल के लिए जो वो पिछली नस्ल करके आती है, उसे साथ लेकर चलती है तो मुआशरा आगे बढ़ता है। ये इर्तकाई मनाजिल होती हैं जो मुआशरे खुद तय करते हैं किसी एक स्टेज पर। कुरान करीम ने कहा है कि ये दलील नहीं है कि मुआशरे होता हुआ है कि अबाउल अजदाद करते चले आ रहे हैं, लेकिन उसको रद्द नहीं किया, کہا کہ اس کو ٹیسٹ ہے اس کے دو, ایک تو یہ کہ معاشرتی قدر درست آ رہی ہو, دوسرے یہ کہ یہ عقل انسانی کے خلاف نہ ہو, تیسرے یہ کہ وہ ہدایت خداوندی کے خلاف نہ ہو. اگر ٹریڈیشن چلی آ رہی ہے ڈیولپ ہو کے کوئی کردار کسی قوم کا کسی قبیلے کا کسی جگہ کا آگے بڑھ کے آ رہا ہے تو دو باتیں اس کے مدنظر رکھنی چاہیے. ایک تو روایت ہے اس کی, روایت کہتے ہیں پچھلی اقدار کو چلے, روایت ہو وہ ٹھیک ہو. اگلی بات یہ ہے کہ وہ عقل انسانی کے خلاف نہ ہو, خلاف ہو تو آپ وہیں رد کر دیں. اگر عقل انسانی بھی اس وقت کی اس کی تائید کر رہی ہو تو پھر دیکھیں کہ خدا ہدایت خداوندی کے خلاف تو نہیں ہے. اگر ہدایت خداوندی کے خلاف ہو تو پھر اس کو رد کر دینا چاہیے, چاہے اس کے پاس ارتقاء کے کتنے ہی مراحل کی تصدیق کیوں نہ ہو. یہ اس جگہ کی بجائے بائی چانس تذکرہ تھا, کیونکہ ساری روایات ٹریڈیشن ہمارے ہاں احادیث کی بنیاد پر جو لائی جاتی ہیں وہ دو ٹیسٹ اس کے ہونے چاہیے, ایک روایت کا جو ہمارے جامعین محدثین نے بھی جامعین نے بھی اس کو مد نظر رکھا. اگلی دو باتوں میں ذرا کمی واقعی, وہ اس پر زیادہ ریلائی کرتے ہیں. اگلی بات یہ تھی کہ کیا یہ عقل انسانی کے مطابق ہے, آپ کا دماغ آپ کا علم اس کو ایڈمٹ کرتا ہے آج, نہیں کرتا تو آپ اس کو رد کیجیے. اور پھر کبھی, کیونکہ عقل انسانی تو اپنے جذبات کے تابع چلتی ہے, اس ان حالات کے تابع ہوتی ہے جہاں وہ عقل بنی ہوتی ہے, اس لیے اس کو بھی کہا ہے کہ یہ کوئی سٹینڈرڈ نہیں ہے کہ عقل انسانی کے مطابق ہو. ایک چیک ہے, بڑا چیک یہ ہے کہ وہ ہدایت خداوندی کے مطابق. اسی لیے جب لوگوں نے کہا کہ ہم تو اس رستے پر چلیں گے, وجدنا علیہ آباؤنا, جن پر ہم نے اپنے آباؤ کو چلتے پایا, قرآن کریم نے اس پر تبصرہ کیا ہے, اول او کانا آباؤہم لا یاکلون شیئا ولا یہتدون. کیا یہ اس وقت بھی اسی ٹریڈیشن پر چلتے رہیں گے اگرچہ ان کے آبا عقل سے کام نہ لیتے ہوں, یا وہ ہدایت خداوندی کے مطابق نہ ہو. اس لیے کسی بھی سوسائٹی کے اندر ارتقاء یافتہ کسی فیصلے کو قائم رکھنے کے لیے ضروری ہے کہ انہیں دو ٹیسٹوں پر پورا کیا جائے. تو یہ اتل بعد ذالک ازنیم کا معنی یہ ہے کہ یہ شخص یہ کردار تو اپنے قائم کردہ معیارات پر بھی پورا نہیں اترتا تو خدائی احکام پر کیسے پورا ہوتا ہے, اس لیے اس کی اطاعت نہ کی جائے. بات کیا ہے کہ آج کی سوسائٹی میں ایک رواج ہے, غریب نے کسی نے کوئی بات کی, کیا کرتے ہو, کوئی شریف آدمی ہے تم میں, شریف آدمی سے کیا مراد ہے, مال و دولت والا آدمی شریف ہوتا ہے, شرف اس کو حاصل ہوتا ہے, گھر میں گاڑیاں ہیں, محل ہیں, کھیتیاں ہیں, باغات ہیں, برسر اقتدار ہے. برسر اقتدار ہونے کے لیے پہلے قبیلے کے تعصب کی ضرورت تھی, اصلیت اس کو کہتے تھے. آج ایک اور گروہ ہے, وہ قبیلہ بھی افراد ہوتے تھے, وہ جی فلانا آدمی مخالف, وہ دس پتر نے وہ دھیان نہ وہ مخالفت کری. بنین یہ بوڑھے نہیں یہاں شمار کیے, بیٹے شمار کیے ہیں, بیٹے ورکرز ہوتے ہیں, جوان خون ہوتا ہے جو صرف اپنے مقاصد کے لیے یا جس کسی نے جو سمجھایا اس کے لیے جان تک قربان کر دیتا. یہ گروہ ہوتا ہے آج بھی, مال اور جتھا, کتنے ووٹ ہیں تمہارے ساتھ, اس چیز کو بنیاد بنا کر شرافت کا یہ معیار ہے کہ جس کے ساتھ بہت سارے لوگ ہوں یا جس کے پاس مال و دولت زیادہ ہو اس کی ہر بات درست ہے. کہتے ہیں اس اصول کو تسلیم نہ کیا جائے. شرافت کے ساتھ مال دولت اور بیٹوں کا کوئی تعلق نہیں. ظلم کے لیے کتنے لوگ اپنے اپنے ممالک سے نکل کر پر امن ممالک پر دوڑے, چر دوڑے, اور وہاں کے عورتوں, بچوں, بوڑھوں, ان کی تہذیب کو ملیا میٹ کیا, کیا وہ سارے ٹھیک تھے؟ چنگیز خان کو کیا کہیں گے, اس سے پہلے وائٹ ہنس آئے تھے ان کو کیا کہیں گے, باقی لوگ جو اس طرح سے چڑھ دوڑ کر मुतमैन सोसाइटियों के ऊपर चढ़ दौड़े और उनका तहो उनको तहोबाला करके रख दिया। काहे के लिए कि उनके पास माल दौलत ज़्यादा थी, अफराद ज़्यादा थे, जंगी सामान ज़्यादा था, तलवार उनके हाथ में थी। कहा कि तलवार हाथ में होना अच्छी बात है, लेकिन साहिब किरदार के, जो साहिब किरदार ना हो उसका उसके नहीं पीछे चलेंगे। सिर्फ माल और दौलत या वसायल होना या अफरादी कुबूत होना, ये अच्छाई का, सदाकत का मेयार नहीं है, हुल्के अजीम का मेयार नहीं है। ये मुआशरा के गलत मुआशरा की कदरें हैं। अन काना ज़ा मालिन व बनीन, देखे कुरान करीम ने और मुकामात भी पर भी ये बात की है। 23:55 ये बात तो 52 से चलती है, आपको 55 तभी समझ आएगी, मैं सबका से मिलाकर पढ़ता हूँ। वह इन हाज ही उम्मत कुम उम्मत वाहिदा वह अन रब कुम फतक, ये तुम्हारा दीन, तुम्हारी उम्मत एक ही दीन है और मैं तुम्हारा रब हूँ। नौ इंसानी एक रब, फतकून मेरे ही कानून के मुताबिक चलो, इसकी खिलाफ वर्जी ना करो। यह हुक्म था, फतः कत्ता हूं अमर हम बहना हूं जबोरा, उन्होंने अपने मामले को टुकड़े टुकड़े किया और ग्रो दर ग्रो हो गए, यानी इत्तेहाद से उम्मत उम्मत वाहिदा न रखी, नौ इंसानी को एक नौ कंसीडर करके उम्मत वाहिदा क्रिएट नहीं की, ग्रो दर ग्रो हो गया। ये जिसे मैंने अभी कबायली निजाम कहा, विमाल दहम फरे हूं। फिर बात बड़ी है कि हर ग्रोह जो कुछ भी उसके पास था उस पर बड़ा खुश था, अकड़ कर चलता था कि हम दुरुस्त हैं, दूसरे गलत। फजर हम फी गमरत हिम हत्ता हीन, उनको कहो एक ये इनको ताकत का और अपने ग्रोह के मामलात का एक नशा चढ़ा हुआ, वो जिस नशे में हैं उनको ना छोड़ दे दे, ये दुरुस्त नहीं है। नौ इंसानी को तकसीम नहीं किया जा सकता, एक नौ है उम्मत वाहदे की हैसियत से उसे रहना चाहिए। मखलूक अल्लाह की, एक परवरदिगार, परवरदिगार के आकाम वही, बस ये ताल्लुक है। इसके अलावा जितनी भी तकसीमें इंसानों की गई हैं ग्रोह बंदियों के लिसानी एतबार से, जोग्राफी एतबार से, सब गैर दुरुस्त हैं। और जो जो भी वहाँ जहाँ कहीं लोग होते हैं, नॉर्थ वाले कहते हैं, जो चिट्टी चमड़ी वाले कहते हैं, ये काले काले कहते हैं, ये कुछ और तरह के लोग, ये बात नहीं। अया सबूना अनमा नुमित हम बही मैं मालिंग व बनी, क्या ये ख्याल कर रहे हैं कि वो जो हम उनकी मदद कर रहे हैं माल और बेटों से, नुसारे वाला हम फिल खैरात, हम उनको जल्दी जल्दी उनके अख्तियारात में और उनके मालों में वसूत दे रहे हैं। ये दौलत बढ़ना इंसान के शऊर के एक उस लेवल पर चला जाता है जहां वो अंदाज़ा ही नहीं करता कि हम किस तरफ जा रहे हैं, एक नशा चढ़ जाता है। माल का बनी माल व बनी, और हर आम बेटों के सबब से इनकम ज़्यादा आती है, सपोर्ट मिलती है, माल के सबब से उसकी इन्वेस्टमेंट होती है, बगैर मेहनत के पैसा चला आता है। अल्लाह ताला कहते हैं बल ला यशूरून, शौरी इंसान की शौरी कैफियत से आगाह नहीं, उनको पता ही नहीं किधर जा रहे हैं। इसके बिल मुकाबल औरों का हवाला दिया है, इन्नल्लज़ीना हुम मिन ख़शयति रब्बिहिम मुशफ़िकून, इसके बिल मुकाबल और लोग हैं जो अल्लाह ताला के डर से सहमे हुए हैं, वल्लज़ीना हुम बिआयाति रब्बिहिम यूमिनून, ये वो लोग हैं जो अल्लाह की आयात पर ईमान लाते हैं। ये दोनों का तकाबुल किया, तकाबुल में भी اصل بات مال اور بیٹوں کی ہے. یہ ابو لہب کے بارے میں بھی جو بات آئی ہے وہاں آپ نے دیکھا تبت جدا ابی لہب و تب ما اغنا عنہ مالہ و ما کسب. ابی لہب ابو لہب حضور صلی اللہ علیہ وسلم کے مکے کی زندگی کے آخری دنوں میں وہ قریش تھے, اپنے قریش کے سردار تھے بنی ہاشم, اس کے تقابل میں حضور صلی اللہ علیہ وسلم تھے. تو کہا کہ وہ تو تباہ ہو گیا اپنے آپ, ماغنا نہ مالو ہوں, اس کے مال نے اس کو کوئی کفایت نہ کی. وما کسب, کسب کے دو معنی ہیں, جو وہ کماتا ہے, مال کما کر بھی آتا ہے, مال وراثت سے بھی آتا ہے, مال ہتھیا کر بھی آتا ہے. قسم کا یہاں معنی یہاں بھی اولاد ہے, یعنی اس کی مال اور دولت اور اولاد نے اس کا کوئی اس کو فائدہ نہ دیا. یہ جنگ بدر میں اس کا فیصلہ ہوا, یعنی دو گروہ ایک حق کا ایک باطل کا جب آگے بڑھتے ہیں تو باطل بالعموم دو چیزوں پر انحصار کرتا ہے, ایک مال پر کہ کتنا وہ انویسٹمنٹ کر سکتا ہے اور کتنے لوگ اس کے ساتھ, یہ بنیاد قرار نہیں. یہ 74/12-13 بھی دیکھیں, یہ سورہ مدثر ہے, اس میں انقلاب کے لیے ایک پروگرام دیا گیا ہے اور پھر کہا گیا ہے فَإِذَا نُقِرَ فِي النَّاقُورِ, جب جنگ کا بگل بجا دیا جائے گا. فَذَٰلِكَ يَوْمَئِذٍ يَوْمٌ عَسِيرٌ, یہ ایک مشکل دن ہوگا. عَلَى الْكَافِرِينَ غَيْرُ يَسِيرٌ, مشکل کافروں پر ہوگا, آسان نہیں ہوگا. آگے ہے ذرنی وَمَنْ خَلَقْتُ وَحِيدًا, آپ مجھے چھوڑ دیں اور اس شخص کو جو یہ سمجھتا ہے کہ میں ہی اکیلا جمع پیدا ہوا ہوں اور کوئی نہیں, یا یہ کہ میں نے ہی اس کو پیدا کیا ہے, اس کو الگ کر دیجیے, اس کے پیچھے نہ جائیے. یہ جو باہر ہے والا تو تے کلا حلاف مہین, یہ اس کی بات ہو رہی ہے. وہ جانتا لہو معلوم ممدودہ, بات یہ ہے کہ اس کو لمبا ہی مال ہے اس کے پاس. ہمارے پنجابی میں جو ترجمہ ہے میں اس کو میں نے دیا, مالم ممدودن وسیع مال دیا, لمبا مال. ہمارے ہاں محاورہ ممدودن کے ترجمے کے اعتبار سے پنجابی میں موجود ہے. وہ بنین شہودن, بیٹے حاضر, بیٹے ہوں اور وہ کہیں گئے ہوئے ہوں, بابے کے کام ہی نہ آئیں تو وہ فائدہ نہیں ہوتا نا. بیٹے ہوں اور کسی اور کے کام میں لگے ہوئے ہوں, مزدوری میں لگے ہوں. بنوئی نہ شہود, بیٹے ہوں جتھا کہ جتھا بیٹھا ہوا ہو, ساتھ ہو, ساتھ ہو. یعنی پاکستان کے 17 کروڑ عوام میں کتنے ووٹر ساتھ ہیں یہ بھی نہیں. وہ بنی نہ شہود, پھر محت الحدن, یہ بات اس نے کو خود تو نہیں حاصل کی, قدرت کہتا ہمارے نظام کے تحت اس کو یہ سہولیات حاصل ہوئی اور یہ تیاریاں اس کو ملی ہیں. پھر ایک اور چیز اس کے اندر ہے, سما یتما زیدہ, ابھی اس کی پیٹ کی آگ نہیں بجھی, کہتا ہے اور ملے اور ملے اور ملے, یعنی اپنی طرف سمیٹنے کا جذبہ, دینے کا جذبہ نہیں. کل لا, ایسا نہیں ہوگا. آگے مزید اس کی تشریح آئی ہے. بات بتانے کی یہ ہے کہ یہاں بھی دو باتیں, مالم امدور لمبا مال و بنین شہود. اب یہ آپ ان آیات کو اپنے ہاں جا کر دیکھیے, آپ کو پتہ چلے گا کہ یہ جو کہا جاتا ہے ان کان صاحب مالم و بنین, اس کو مال اور بیٹے میسر ہیں, اس بنا پر اس کے سارے کردار جو گندے ہیں وہ سب اچھے ہو جائیں گے. آج بھی غریب چاہے جتنا بھی اچھا کیوں نہ ہو اس کی کوئی خوبی نہیں ہوتی, اسی محلے یا اسی گلی کے جو امیر آدمی ہیں ساری خوبیاں اس میں ہوتی ہیں. لوگ بھی متاہنت کرتے ہیں, منافقت کرتے ہیں اور اس کی تعریفیں کرتے ہیں. یہ محلے سے نکل کر ملکوں میں قبائل میں چلے جائیں, وہاں بھی یہی کہتے ہیں. کیا جرم تھا افغانستان کا یا عراق کا اس پر امریکہ نے کیوں اٹیک کیا؟ وہ کہتے ہیں جمہوریت، جمہوریت کا معنی ہے جس جگہ کے جو لوگ ہیں جیسے وہ زندہ رہنا چاہیں رہیں، جیسی حکومت قائم کرنا چاہیں کریں. اگر یہ طالبان افغانستان میں رہنا چاہتے تھے، تم کون ہوتے ہو ان کو آگے روکنے والے کہ ہم تمہارا نظام چلا کے دیتے ہیں؟ تمہیں چلا ان کان صاحب مالم و بنین، ڈالرز بہت ہیں، ویلتھ بہت ہے، اور ایک پوری کی پوری فوج ہے ان کے پاس، ایٹمی بیڑے ہیں اور تیارے ہیں، جہاز ہیں. کیا کہا؟ اس کو روز مارے ہیں کہ نہیں ہم درست ہیں تم غلط ہو. عراق میں چند ہزار لوگ وہاں کے اس وقت کے حکمران صدام حسین سے کہا جاتا ہے کہ اس نے ان کو مارا یا ان پر دباؤ کیا یا کردوں پر زیادتی کی. کوئی 2 لاکھ کے قریب افراد مارے ہیں امریکہ نے اب آگے، جو اس سے کئی گنا بڑے ہیں. کس جرم میں مارے ہیں بتا سکتے؟ آج کوئی بھی شخص اس کو یہ نہیں کہتا کہ تم نے زیادتی کی، تم ظالم ہو. کیوں؟ ان کا نا مانے ہوگا. قرآن کریم کہتا ہے کہ نہیں، خلق عظیم کس بات کی جائے گی، اس کا ساتھ دیا جائے گا، صاحب خلق عظیم کے تابع رہا جائے گا، اس کی لوا کے نیچے آ جائے گا. جو دوسرے لوگ ہیں ان کی اطاعت نہیں. یہ کرداروں کردار بتائے گئے ہیں. معاف کرنا، یہ مت دیکھیے کہ یہ قرآن کریم نے وہ لوگ منہ مار دیتے ہیں کہ یہ گالیاں نکالی ہیں، کیونکہ زنیم کا ایک معنی، جیسے میں نے کہا تھا کہ اس کی پیدائش میں خطا ہو، اس کو کہتے ہیں جس کے باپ کا نہ پتا. میں نے بتایا پنجابی میں اس کو وانڈا کہتے ہیں. یہ گالیاں نہیں ہیں، یہ کریکٹر بتائے گئے ہیں. اسی لیے میں نے وانڈا ترجمہ کرنے کے باوجود آپ کو نہیں بتایا کہ یہ ایک معنی ہے. میں نے یہ بتایا ہے کہ جس معاشرے، جس سوسائٹی میں رہتا ہے، اس کی اپنی اقدار کو بھی نہیں مانتا، وہ اس قبیلے کا پارٹ بھی نہیں رہتا جس میں بھی ہوتا ہے. بہرحال یہ بھی ایک قدر ہے. پاکستان میں رہتا ہے، پاکستانیوں جیسا بیہیو نہیں کرتا. چلیے یہاں تک آ جائیے، اس کا کیا کہنا ہے؟ اسی لیے ان کان ذا مال و بنین، دو ہی روب جمانے کی چیزیں ہیں، مال اور بیٹے. بیٹے بھی جوان ورکرز، ہر جماعت کے جوان ورکرز. ان کے بوڑھے جو ہوتے ہیں وہ تو اپنے آفس میں بیٹھے رہتے ہیں، احکامات دیتے رہتے ہیں، سارے احکام وہ بیٹے ہی پورا کرتے ہیں، اور ان کو کہتے بھی بیٹے ہیں. نقصان ہو جائے کیا میں اپنے بیٹے مروا دوں؟ لیڈر یہی کہتے ہیں کہ یہ جو میری خاطر نوجوان کام کر رہے ہیں میرے بیٹوں کی طرح ہیں. وہ بنین کا لفظ قرآن کریم نے ویسے ہی نہیں استعمال کیا، بچے نہیں کہا، بوڑھے نہیں کہا، بنین کہا ہے. جب وہ ان کے اپنے ہاں آگے بچے نہیں ہوتے، وہ بچوں میں شمار ہوتے ہیں، بیٹوں میں شمار ہوتے ہیں. تو یہ ابنائے قوم مراد ہیں، ابنائے معاشرہ مراد ہیں، اس گروہ کے ابنا مراد ہیں. کہا کہ جب یہ دو چیزیں ہوں، مال ہو، وسائل ہوں، ساتھ لوگ ہوں، تو دماغ خراب ہو جائے. اللہ کی آیات پیش کی جاتی، اذا تتلا علیہ آیاتنا، اس کردار کے کسی بھی آدمی کے پاس تتلا، یہ مجھول کا صیغہ، پیش کرنے والے کا حوالہ نہیں دیا، کسی بھی انداز سے اس کے سامنے لائی جا سکتی. کوئی براہ راست تبلیغ کے لیے چلا جائے، کوئی لکھی ہوئی بات وہاں پہنچ جائے، کوئی ویڈیو آڈیو اس کو سنا دیا جائے، دکھا دیا جائے. یہ پہلا بات ہے میسج تھرو کرنا، میسج تھرو تو کسی طرح سے بھی ہو سکتا ہے. دوسری بات جو اس میں کہی گئی ہے، جس پر لوگوں کی توجہ نہیں ہے، میں آپ کی توجہ دلاتا ہوں. تتلا علیہ آیا ہے، علیہ بالمقابل میں استعمال ہوتا ہے. تتلا کا معنی ہے اس کی اطاعت کر کے، اس کے بالمقابل آیات کی اطاعت کر کے دکھائی جاتی ہے، پیروی کرنا، تلا یتلو پیروی کرنے کے معنی میں. اسی لیے کسی لکھی ہوئی عبارت کو پڑھنے کو بھی یہی کہتے ہیں. تتلا پڑھ کر سنائی جاتی ہیں، پیش کی جاتی ہیں، ان کے بالمقابل ان پر عمل کر کے دکھایا جاتا ہے. اگر یہ دوسرا مرحلہ نہ ہو तो हक और बातल का क्लैश नहीं होता। जाल हक व जहाकल बातल, बातल कब भागेगा, वसायल माल और बेटों वाले को कब शिकस्त होगी। सिर्फ ये नहीं कि अल्लाह की आयात पेश कर दी जाएंगी तो उसको उसको शिकस्त हो जाएगी, ये नहीं कहा। कहा कि पहले मैसेज थ्रू किया जाएगा, हर इंसान को बताया जाएगा कि अल्लाह के अहकाम ये हैं, फिर जो लोग दूसरी सिमत में गए हुए हैं उनके मुकाबल पर उन पर अमल करके दिखाया जाएगा कि ये काबिल अमल है। जब ये दो ग्रोह सामने आएंगे, एक तरफ हक हक की इताअत करने वाले, एक तरफ माल और बेटों वाले जो अपने अपने मकासद के लिए काम करते हैं, अब ये क्लैश होगा तो तब पता चलेगा कि कौन जीतता है। लेकिन पहले मरहले में जब वो उनके सामने पेश की जाती हैं तो क्या कहते हैं, काला असातीरुल अवली, असातीर सत्र, सत्र किसे कहते हैं, और पहले आया है वो मायस्तर, ये शुरू में नून वल कलमी वो मायस्तर, उसी से असातीर स्टोरी आपके यहां लफ्ज है, स्टोरी को असातीर उसकी जमा है, उस्तूरा असातीर। वो कहते हैं पहले भी लोगों ने तलवार और कलम के जरिए से लोगों को सीधा करने की कोशिश की थी, पिछलों की कहानी है, दो रातें चले जा रहे हैं कि वो कानून वहां लागू हुआ था, वो वक्त गुजर गया, आज नया दौर है, नया कानून। अजीब बात है, ये असातिरुल अव्वलीन हम पे नहीं लागू होता, पिछलों की कहानी है। मैं आपको कुछ फिक्रे पंजाबी में बोले हुए इस्तेमाल कराता हूं, सुनाता हूं। कहते हैं कि ये सूदी निजाम गलत है, कुरान करीम ने से इसको हराम करार दिया, इसके बिलमुकाबल मुआवनत का निजाम, अता का निजाम, बुखल का निजाम नहीं, सूद हराम होता। कहते जी कि दौर की गल कर दे, वो इब्तदाई दौर था, अभी मुआशरा तरक्की नहीं की थी उस वक्त, अभी मॉनेटरी सिस्टम अभी राज नहीं हुए थे। आज तो सूद के बगैर कोई कारोबार नहीं चलता, आपको तनख्वाह कहां से मिलती है। कहता जी मेरे महकमा देता है, महकमा कहां से लेके आता है, बैंक से। उन्होंने कहा तो तुम्हारी तनख्वाहें बंद हो जाएंगी, बैंक सिस्टम बंद करोगे। किस वक्त की बात कर रहे हो, आप हैरान होंगे कि आज के उलमा से लेकर फजला तक कोई भी शख्स जरूरत से कुरान करीम की ये बात पेश नहीं करता कि नहीं ये मॉनेटरी सिस्टम मुख्तलिफ है। आप क्या कर रहे हैं, सारे लोग इसी पर हैं, असातीरुल अव्वलीन पुराने वक्त की कहानी है, वो निजाम आप कैसे चल सकते हैं। आप किसी को कहिए कि साहब कुछ याद करो, यतीमों का माल मत खाओ, लोगों पर जुल्म ना करो। उन्होंने कहा जी क्यों, उन्होंने कहा हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत मुबारक, वो तो जी पैगंबर और वलिया लोग थे, वो ये काम कर सकते थे, हम तो गुनाहगार आदमी हैं, हम कैसे कर सकते हैं। सुना आपने ये फिक्र, कैसे बोलते हैं, किस जुर्म से कहते हैं कि वो तो औलिया पैगंबर जो होते हैं ना, वो तो अल्लाह ताला उनकी हिफाजत करता है, वो इस पर अमल कर सकते हैं, हम तो गरीब आदमी हैं, गुनाहगार लोग हैं, हम इस पर कैसे अमल कर सकते हैं। ये माना भी वही है काला साथी अव्वलीन, पहलों की कहानी जहां बात होती है, भाई सहाबा का दौर था, अच्छे लोग थे, अच्छा निजाम था, कर गए, हम कैसे करें। सोचिए कि आप क्या जवाब दे। आज कुरान करीम की तशरीह करते हुए सारे ही लोग उसका जो पैगाम हर नौ इंसानी के हर दौर के लिए है उसको एक खास दौर से पाबंद करके शान नज़ूल पर आ जाते हैं, किसका शान नज़ूल यह है, और फिर कहते हैं ये उनके मुतल्लिक था, हमारे बारे में तो बात ही नहीं। काला साथ इन लोगों ने, जो लोग हकायक पर अमल करने से गुरेज करके इसको पिछले लोगों की कहानियां ठहराते हैं, अल्लाह ताला ने बोलनी दी है कि इनके पीछे मत चले, इनका कहा मत माने। खास तौर पर उन लोगों का जो महज अपने माल और बेटों مال عربی زبان میں جس کو مال کہتے تھے، یہ آج پنجاب والے اس کو مال کہتے ہیں، مال ڈنگر. وہ دولت کا وہ انداز جو سونے چاندی کا ہے، وہ تو ذریعہ ایکسچینج کا اس وقت تھا، اس کو مال نہیں کہتے تھے. مال تو آج کل اس کو کہتے ہیں، وہ مال مال ڈنگروں کو کہتے تھے. آج بھی بھینسوں کے اندر ایک جو بھینسا ہوتا ہے اس کو مالی کہتے ہیں، یعنی مال کی نگرانی کرنے والا. اس میں وہ اونٹ، گھوڑے، بکریاں، بھیڑیں، گائیں یا کچھ علاقوں میں بھینسیں، ان کو مال کہتے تھے. یہی دولت ہوتی تھی ان کی. اور بیٹے دو ہی تو کام تھے. اب آج بھی انہیں کو کنورٹ کر کے مال بنتا ہے، ایکسچینج میں دھوکہ دے کے کچھ زائد رقم بچا لی جاتی، اس رقم کو سمیٹ کر تجوری میں رکھ کے اس کو مال کہا جاتا. مال میل جیسے ہاتھ کے اوپر چیز آتی ہے، میل کی طرح اتر جاتی ہے، اسی طرح سے چیز جس کا مال کسی کا نہیں ہوتا، مال کے لوگ ہوتے ہیں. ذرا دھیان رکھیے اس بات کو، مال کے لوگ ہوتے ہیں، مال کسی کا نہیں ہوتا. وہ تو میل کی طرح ہے، نکل کے چلا جاتا ہے. مائل ہونا آپ کے یہاں ایک الگ ہے، کسی اور طرف چلے جانا. کس کے پاس رہا ہے مال؟ آخری خلیفہ عباسی، اسے شکست ہوئی. ہلاکو خواہ آیا، اسے مارنا چاہتا تھا. لوگوں نے کہا کہ نہیں، یہ خلیفہ ہے، دیکھنا زمین ادھر ادھر ہو جائے گی، خلیفہ کو نقصان نہیں پہنچاتا. اس نے کہا، پھر اس نے کہا اچھا میں اس کا انتظام کرتا ہوں، اس کو عورتیں مرواتا ہوں. مروانے سے قبل اس نے ایک کام کیا، خلیفہ صاحب کو بند کیا ہوا تھا، ان کو بھوک لگی. اس نے کہا بھائی کچھ کھانے کو دو. اس نے جواہرات اور سونے کی پلیٹیں بھر کے ٹرے میں رکھوا کر، یا جس چیز میں تھی اس کے آگے پیش کی. اوپر سے کپڑا اٹھایا تو وہ جواہرات اور سونا تھا. کہا کھاؤ خلیفہ صاحب. انہوں نے کہا یہ کھانے کی چیز ہے. انہوں نے کہا یہ رکھنے کی چیز ہے. کس کے پاس ہے جس کو تم مال سمجھتے تھے، اب کس کے پاس ہے؟ کھاؤ اس کو، تمہارا فرض تھا کہ اسے خرچ کر کے میرے مدافع اپنے سامنے آتے، کہ کس کام آیا آپ کے. وہ بیٹے چند ہزار کی نفری سے چنگیز خان نکلا، اور اس کے پوتے نے جا کے بغداد فتح کیا. کتنے لوگ تھے اس وقت خلیفہ کے ساتھ، ذہنی طور پر بھی اور جسمانی طور پر بھی. کیا ہوا؟ شکست کیوں ہوئی؟ اگر یہ مال اور بیٹے بچا سکتے تھے تو اس کو بچا لیتے، وہ تو نہ بچا سکے. اس کا یہ معنی ہے کہ انسان کے یا اقتدار کے دنیا میں قائم رہنے یا نہ قائم رہنے کا معیار ہی اور ہے، قانون اور ہے. اور قانون اس وقت ہے جب حق و باطل کی بات چل رہی ہے، ایک طرف حق اور ایک طرف باطل. دونوں باطل ہوں تو کوئی ایک گر سکتا ہے، جیسے وہاں ہوا. خلیفہ صاحب بھی باطل پر تھے، انہوں نے بھی اپنا درست نظام نہیں رکھا ہوا تھا، اور اس کے بالمقابل گھوڑوں والا چنگیز خان یا اس کے ساتھی بھی باطل تھے. تو دونوں باطلوں میں کسی ایک کو شکست ہو سکتی، دونوں کو بھی ہو سکتی. اگر حق مقابلے پہ ہوتا تو پھر حق کو شکست نہ ہوتی. یہی وہ فرق ہے. کہا کہ جن مال و دولت والے جو لوگ ہیں، ناک بڑی اونچی کرتے ہیں. عجیب بات ہے، مال و دولت والے آج بھی کوئی کام کریں تو کہتا ہے ہمارے یہاں پنجابی میں ناک کٹنا محاورہ ہے. عربی میں ناک پر داغ لگنا محاورہ ہے. یہ منہ سے بھی آگے بڑی ہوئی ہوتی ہے، کسی کسی کی جس کا اندر کو ڈینچر ہو وہ پیچھے ہوتی ہے، ورنہ یہ ناک منہ سے اگلے حصے میں ہوتی ہے. اسی لیے جب کسی کو تائب کرتے ہیں تو ناک رگڑواتے ہیں زمین پہ یا دیوار. یہ محاورے ہیں ہر زبان کے اندر. سنا سم ہوں الل خرطوم، خرطوم सूर की या सूर की थुथड़ी हाथी के सूंड को कहते हैं। उसने कहा कि इसकी बहुत बड़ी नाक है ना, सूर की थुथड़ी जैसी है या हाथी की सूंड जैसी है, इस पर हम दाग देंगे, निशान लग जाएंगे। क्या हुआ? जिल्लत का निशान। बीच चौड़ा है, नाक कट जाएगी। ये जिसको बेटे और माल के हिसाब से अपने आप को बहुत बड़ा समझता है, ये बड़ाई का मेयार नहीं है। बड़ाई का मेयार क्या है? कि इंसान वही के मुताबिक चल के खुल्क अजीम का हामिल हो, साहिब खुल्क अजीम के नक्श कदम पर हो, उसके उनके आमाल को अपने लिए नमूना समझे, उनके तरीके कार को अपने लिए नमूना समझे, वो जो वही उनके जरिए से कुरान करीम में महफूज है उसके जरा इधर उधर ना हो। फिर इसके हाथ में तलवार है तो एक मोमन के हाथ की तलवार है, किसी का नुकसान नहीं होने देगी। इसके हाथ में कलम है, इसके हाथ में इल्म है, तो इल्म उसका नौ इंसानी को नुकसान पहुंचाने वाला नहीं होगा। इल्म नाफे की बात है, ज़ात रसूल अल्लाह ताला मुझे इल्म दे, नफा देने वाला, नुकसान देने वाला। तो ये दोनों चीज़ें, तलवार हो या कलम हो या इल्म हो, ये इंसानों को लाइन अप करती हैं। लेकिन अगर जुल्म के लिए हो तो उसके मकासद और होते हैं, नौ इंसानी तरक्की नहीं होती। अगर साहिब खुल्क अजीम के हाथ में हो तो वो खुल्क अजीम के मुताबिक नौ इंसानी को इर्तकाई मराहल में लेकर चलता है। कहा कि इस रस्ते में चलने वाले कौन कौन लोग हायल हैं, ये नौ दस जो खसूसियात बयान हुई हैं ये उनकी हुई हैं। कहा कि इनको जरूर पहचान के रखना, जहाँ कहीं इन खसूसियात का कोई हामिल लीडरशिप में आए साथ न देना, क्योंकि इनका अंजाम जिल्लत है। आगे एक मिसाल से बताया, ये पहले उसूल बयान किया है, उसकी नजाकतें बयान की हैं, अब आगे कहा है इन्ना बलौना हूं तुमा बलौना असहाबल जन्ना। ये जो लोग इस वक्त हजूर के वक्त में या आज के वक्त में इस प्रोग्राम के मुखालफ सामने आएंगे, वो सारे खसूसियात के हामिल लोग आएंगे। इसलिए जमा का सीगा इस्तेमाल किया है, इन्ना बलौना हम, हालांकि पहले सीगा वाहिद का चला आया, उस वाहिद कुल्ला के इतवार से ला तो ते कुल्ला, कुल्ला हर एक को कहते हैं, चूंकि हर एक था इसलिए उसका सीगा वाहिद है। अनका नजाम माले व बनी, यहां भी सीगा वाहिद है। इजा तुतला अलह है, यहां भी सीगा वाहिद है। वो इंडिविजुअल कैरेक्टर्स जो किसी भी लीडर में या किसी भी लीडरशिप में जमात भी हो सकती है मौजूद हो, उनका हवाला देने के बाद कहा इन्ना बलौना हूँ। ये एक आदमी नहीं है, ये एक करेक्टर है। हमने उन्हें पलटा दिया, बलौना इब्तला आजमाइश, मुश्किलात में डालना। आजमाइश अच्छाई में भी होती है, आजमाइश बुराई में भी होती है। दौलत देकर, खुला देकर, ये भी एक आजमाइश है कि आप रिज़्क की बस्त के बाद क्या कैसे उसको डील करते हैं। और कभी तंगी देकर भी, कि जब तंगी होती है तो फिर आप उसमें मुआशरे के अफराद किस तरह से उसको शेयर करते हैं। इन्ना बलौना हूँ, हमने उसे जानने जांचा। यहाँ जांचा से माजी का सीगा है, जांचा है। कमा बलौना असहाबुल जन्नत, जैसे एक जन्नत वालों को, एक बाग वालों को हमने आजमाया या जांचा, टेस्ट रखा हुआ मुआशरा में, सोसाइटी में। अल्लाह का कानून है, मकाफात जारी और सारी है, उस कानून के हिसाब से लोगों के अमाल जांचे जाते हैं, उसके नतीजे होते हैं। हमने जांचा उन्हें जैसा उस बाग वालों को जांचा था। बाग वाले कौन थे? किसी एक बाग की बताए, एक जन्नत की बोला। لوگوں نے کھینچ کر لگایا ہے, یمن کا باغ ہے, یہ باغات شام ہیں, یہ فلاں باغ ہیں, فلاں باغ. نہیں, یہ بات نہیں. الجنہ اس کیفیت کو کہتے ہیں جس میں بافراغت اشیاء ہوں, سائے ہوں, اس میں لوگ آسانی سے رہیں. اس کے اصحاب الجنہ اس کو کہیں گے جو اس کے رہنے والے ہیں یا اس کے مالک ہیں. اذ اقسموا لیصرمنھا مصبحین, باغ تھا, باغ تو چلتا رہتا ہے سارا سال. از پوائنٹ آف ٹائم, ایک وقت آیا جب اسے کاٹنے کا وقت کہتے ہیں. اس اقسم, اس کاٹنے کا وقت قریب آیا, فصل کٹنے کے لیے تیار تھی, انہوں نے بیٹھ کر متعین فیصلہ کیا, قسمیں کھائیں یوں کہہ رہی ہوں, لَيَسْرِمُنَّهَا مُصْبِحِينَ, کہ یہ کل صبح ہوتی ہے, ہم ضرور بالضرور اب اسے کاٹ لیں گے. سرم کاٹنے کو کہتے ہیں, پھر بھی کاٹ. جب انہوں نے قسم کھائی کہ ضرور صبح ہوتے اس کھیت کو کاٹ لیں گے, لام تقید کا اور نون سکیلا یسر منہا کہ بے ضرور ایسا کریں گے آپس میں قسم کھانے, یہ تین جو نشانات ہیں انہیں کرائم کہتے ہیں, یہ ان کے ڈٹرمنٹ فیصلے کی بات تھی کہ جب بھی کوئی قوم اپنے مفاد میں کسی چیز کو حاصل کرنا چاہتی ہے تو اسے خفیہ رکھ کر قسمیں کھا کر اس کے اوپر متعین فیصلہ کرتی ہے کہ صبح ہم یہ کریں گے. اب دیکھیں سب قوموں میں جب بھی دوسروں پر حملے ہوتے ہیں تو اسی ایک کیفیت سے ہوتے ہیں. میں اشارے صرف اس لیے کر رہا ہوں کہ صرف اسے کہانی میں سمجھا جائے. لَيَسْرِ مُنَّا, یہ فصل تیار ہو گئی ہے, ہم صبح کاٹ لیں گے, ضرور کاٹ لیں گے. وَلَا يَسْتَسْنُونَ, اور اس میں سے جو مال آئے گا وہ ہمارا ہے, کسی اور کو نہیں دیا. یہاں ایک عجیب کیفیت بیان کی ہے کہ جنت تو وہ ہوتی ہے جس میں کلو یا کلا منہا ہے سوشے تمہارا قدم, آدم تمہاری مسز جاؤ اس باغ میں رہو, اس میں جہاں کہیں کھاؤ, رگدن بافرغد. باغ کے جو چیزیں ہیں اسے بافراغت لوگوں کے لیے کھلا رہنا چاہیے. اسلامی نظام کا مدار اس بات پر ہے کہ سارے وسائل اسلامی نظام کے حدود کے اندر جو آتے ہیں وہ سارے اس نظام کے اندر بسنے والوں کا حصہ ہے, سب کو ملنا چاہیے. جو اس پر پابندی لگا کر اس کو روک کر رکھتا ہے, چاہے وہ نماز کیوں نہ پڑھتا ہو, اسے اس کی توہین کی گئی ہے, اس کہا کہ اس کو نقصان پہنچے گا, ہم اسے جہنم میں پھینکتے ہیں. یہ کیفیت کہ باغ تھا, باغ زمین پر ہے, اللہ کے ہاں سے پانی آتا ہے, انسان جتنی محنت کرتا ہے اس کے اوپر وہ باغ کا پھل آتا ہے, تو پھل صرف اس شخص کے لیے تو نہیں جو اس کی نگرانی کر کے یا مالک بن کے بیٹھا ہوا ہے, اس میں اور لوگوں کی بھی شیئر ہو سکتی ہے. قرآن کریم کہتا ہے کہ اصل بات یہ ہے کہ جس وقت بھی فصل کٹتی ہے اس وقت اللہ کے نام پر جو چیز جانی چاہیے اسے اسی وقت ادا کر دینا چاہیے. ولا يستثنون, لوگوں نے, مولوی ہوتے ہیں بڑے باتوں میں رہتے ہیں, وہ کہتے ہیں الا ماشاء اللہ نہیں کہا, لفظ قرآن کریم ہی کے ہیں. ماشاء اللہ, اللہ نے کیا چاہا ہے؟ اللہ نے تو یہ چاہا ہے کہ جو اس میں سے فصل آئے وہ نو انسانی کے لیے ہے, اپنی ضرورت کے مطابق رکھو, باقی لوگوں نے خود لے دو, ضرورت مند ہو, اللہ نے تو یہ چاہا ہے. اور یہ نہیں کہ اگر اللہ نے نہیں چاہا تو پھر ہم نہیں کاٹیں گے, یہ معنی نہیں ہے. فطاف علیہ طائف من ربک وہم نائمون, ابھی وہ سو رہے تھے کہ اس جنت کے اوپر, اس باغ کے اوپر خدا کا بھیجا ہوا ایک گولا پھر گیا, متعین نہیں کیا اللہ نے. فطاف علیہا, ہاں جنت کی طرف گیا ہے. طائف, ایک گھوم جانے والا, ایک پھر جانے والا, پھیری کرنے والا. من رب کا, تیرے رب کے ہاں سے. وہ ہم نائمون, اور وہ سوئے ہوئے تھے. خدا تعالیٰ نے اس عمل کو, اس کے ضائع ہونے کے عمل کو اون کیا کہ میرے نظام کے تحت ایسا ہوا. اب یہاں لوگ آئے کہ یہ طائف کون ہے, کسی نے کہا یہ مکڑی آ گئی رات کو چٹ کر.